تنسری محلہ پہلا آرتی ستگر پرساد گگن میں ہے تھال راو چند دیپک ون تارکا منڈل جنت موتی روپ ملیا نلو پاون چہرو کرے روپ ملیا نلو پاون چہرو کرے سد بن رائے فلنت جوتی کیسی آرتی ہوئے پاو کھنڈنا تیری آرتی انہتا سب دوا جنت پھیری سیستا و نین من نین ہے تو ہے کون سا گیستا و نین من نین ہے تو ہے کون سا گیس مورت نن ایک تو ہی سیس پد بے من نان ایک پد گند بے سیس پد بے من نان ایک پد گند بے سیس تاب گند ایو چلت ہوئی کیسی آرتی ہوئی آو کھڑنا تیری آرتی انہتا شبد واجند پھیری سب میں جوت جوت ہے سوئے وہ گر سب میں جوت جوت ہے سوئے تس کے چانن سب میں جانن ہوئے گر سا کی جوت پر گٹ ہوئے گر سا کی جوت پر گٹ ہوئے جوتس پاوے سو آرتی ہوئے کیسی آرتی ہوئے پاو کھنڈنا تیری آرتی انہتا شبد واجنت تیری ہر چرن کمل مکراند لو بیت من ہر چرن کمل مکراند لو بیت منو ان دنوں مبھیا ہی بیاسا کرپا جل دے نانک سارنگ کا کرپا جل دے نانک سارنگ کا تیرے نام آسا نام تیرو آرتی مجن مرارے واہ گرو نام تیرو آرتی مجن مرارے ہر کے نام بن چوٹے سگل پسارے نام بن چوٹے سگل پسارے نام تیرو ہر کے نام بن جھوٹے زغل بزارے نام تیرو آسنا نام تیرو پورسا نام تیرو آسنا نام تیرو یورسا نام تیرا کیسرو لے ششکارے نام تیرا امبلا نام تیرو چندنو نام تیرا امبلا نام تیرو چندنو کاش جب نام لے تجھے کوچارے کاش جب نام لے تجھے کوچارے نام تیرو آرتی مجن مرار ہر کے نام بن جھوٹے سگل بسارے نام تیرا دیوار نام تیرو بادی نام تیرا دیوار نام تیرو بادی نام تیرو تیل لے مارے پسارے نام تیرے کی جوت لگائی نام تیرے کی جوت لگائی پائیوے उजियारो पवन सगलारे भयो उजियारो पवन सगलारे नाम सिरो आरती मजन मुरारे हर के नाम बिन झूठे सगल पसारे नाम तेरो तागा नाम फूल माला नाम तेरो तागा नाम फूल माला पारे अठारे सगल जुझारे तेरो किया तुझ क्या अर्पा तेरो किया तुझ क्या अर्पा नाम तेरा तू ही चवर टुलारे नाम तेरा तू ही चवर टुलारे नाम तेरो आरती मजन मुरारे हर के नाम बिन झूठे सगल बजारे दसो अठाठ सठे चारे पानी दस अठाठ सठे चारे पानी यह वरतन है सगल संसारे कहाँ राव दास नाम तेरो यारती कहाँ राव दास नाम तेरो यारती सत नाम है हर भोग तुम्हारे सत नाम है हर भोग तुम्हारे नाम तेरो आरती मजन मुरारे हर के नाम में झूठे सगल पसारे रूप दीप कृत साजो आरती रूप दीप कृत साजो आरती वारण जाओ कमलापति वारण जाओ कमलापति मंगला हर मंगला नित मंगल राजा राम राय का उत्तम दियरा निर्मल बाति उत्तम दियरा निर्मल बाति निरंजन कमलापति रामा भगत रामानंद जाने राम भगत रामानंद जाने पूरण परमानंद बखाने पूरण परमानंद बखाने मंगला हर मंगला नित मंगल राजा राम राय का मदन मूरत पैतार गोविंदे मदन मूरत पैतार गोविंदे सैन पाणे भज परमानंदे सैन पाणे भज परमानंदे सुन संदेया तेरी देव देवा कर सुन संदेया तेरी देव देवा कर आद मर्याद समाई सिद्ध समाद अंत नहीं पाया सिद्ध समाद अंत नहीं पाया लाग रहे शरणाई लेरो आरती हो पुरग निरंजना निरंजन सात गुर पूजा पाई ठाडा बरमान निगम विचारे ठाडा बरमान निगम विचारे अलख न लखिया जाई तत तेल नाम किया बाती तन तेल नाम की आबाती दीपक देह उजियारा ज्योत लाए जगदीश जगाया ज्योत लाए जगदीश जगाया बूझा बूझन भारा पंच शब्द अनाद बाज पंच शब्द अनाद बाज संगे सारंग पानी कबीर दास तेरी आरती किनी कबीर दास तेरी आरती किनी रंगकार निर्वाणी गोपाल तेरा आरता गोपाल तेरा तुमरी भगत करम ते तिन के काज सुवारता गोपाल तेरा आरता गोपाल तेरा आरता दाल सीधा मांगा कियो हमरा खुशी करे नित जियो परिया छादन नीकायाज मांगो सत सीता गौ भैर मांगो लावेरी ताजन तुरी चंगेरी घर की गीरन चंगी जन सन्ना देव मंगी गोपाल तेरा आरता गोपाल तेरा आरता सोवैया पाएगा हे जब ते तुमरे तब ते को आख करे नहीं रानो राम रहीम पुराण पुराण अनेक करे मत एक न मानो सुमरत शास्त्र वेद सब बहु वेद कहे हम एक न जान्यो श्री अस पावन कृपा तुमरी कर मैं न कहो सब दोहे बखानियो श्री अस पावन कृपा तुमरी कर मैं न कहो सब दोहे बखानियो हेरा सगल द्वार को छाड़ के गयो तुम्हारो द्वार बाहें गगे की लाज आस गोविंद दास तुम्हार सगल द्वार को छाड़ के गयो तुम्हारो द्वार बाहें गगे की लाज आस गोविंद दास तुहार काज बैसो हर जन प्यारे थिर कर बैसो हर जन प्यारे सतगुरु तुम्हारे काज सवारे सतगुरु तुम्हारे काज सवारे दुष्ट दूत पर परमेश्वर मारे दुष्ट दूत पर परमेश्वर मारे जन की पैज रखी करता रे जन की पैज रखी करता रे बादशाह शाह सब वश कर दीने बादशाह शाह सब वश कर दीने अमृत नाम महारस पीने अमृत नाम महारस पीने सार संगत मेरे की नौदाना संगत मेल किनो दान शरण परे प्रभ अंतर जामी शरण परे प्रभ अंतर जामी नानक की ओट पकड़ी प्रभ स्वामी नानक की ओट पकड़ी प्रभ स्वामी शरण परे वाहेगुरु जी का खालसा वाहेगुरु जी की फतेह। दंडौत बंधन अंकवा सर्व कला समरथ दुलन ते राखो प्रभु दुलन ते राखो प्रभु नानक दे करवथ आनंद गुणी निरा गुरु गरीबन बाज गरीबन बाज गरीबन कल्याण मखला पंजवा मेरे दादन सिद्ध मनेन्द्रा ਸਿਧਮ ਮਹੇਸ਼ ਸਿਧ ਮਨੇਂਦਰਾ ਭਗਤ ਦਾਨ ਜਸ ਮੰਗੂਗੀ ਜੋਗ ਗਿਆਨ ਧਿਆਨ ਸੇਖ ਨਾ ਗੈ ਜੋਗ ਗਿਆਨ ਧਿਆਨ ਸੇਖ ਨਾ ਗੈ ਸਗਲ ਜਪੈ ਕਰਮ सुदान करे इन्हीं के प्रसाद सुदान करे इन्हीं के प्रसाद सुदान करे इन्हीं की कृपा के सज हम सोबीब करोड़ परे नहीं सोबीब करोड़ परे नहीं की कृपा के सजे हम हैं नहीं की कृपा के इन्हीं के पापन ताम परे इन्हीं की कृपा के सजे हम हैं इन्हीं की कृपा के सजे हम हैं नहीं मोसुबीब करोड़ परे नहीं मोसुबीब Thank you. آسانی جیت کی آج تمہیں جگ بیر تمہیں نشانی مارو جو Oh, باہر نمائنا Thank you. لڑا دین کے ہیت جو لڑا دین کے ہیت جو لڑا دین کے ہیت جو لڑا دین کے Yeah. तुम्हारा Da da da. सच्चा तुझ तखत शेरशाह पातशाहो ਨਿਹਚਲ ਚੌਰ ਛਤ ਔੜੀ ਵੱਡੀ ਹੋਂ ਵੱਡਾ ਪਾਰ ਤੇਰਾ ਮਰਤਬਾ ਪਰੰਗ ਅਨੇਕਾਂ ਜਪ ਕਰਤਬਾ ਦੁਨੀਆਂ ਅੰਦਰ ਜੀਵ ਸਖਤ ਜਾਣਦਾ ਸੰਗਿਸ਼ ਤੇਰਾ ਵਸ ਤੇਰਾ ਕਰਬਲਾ ਤੇਰਾ ਘਰ ਆਨੰਦ ਉਦਾਈ ਖੁਦ ਘਰ ਮਾਨ ਮਹੱਤਾ ਤੇ ਜਪਣਾ ਬੁਜਰ ਸਰਬ ਕਲਾ ਪਰ ਭੂਤ ਸਹਿ ਜਗ ਪਤਾ ਨਾਨਕ ਦਾ ਸੰਦਾਸ ਦਿਆ ਗਏ ਬਨਵਤਾ ਤੇਰਾ ਜੀ ਤੇਰਾ ਨਾਮ ਸੱਚ ਹੈ ਪੌੜੀ ਵੱਡੀ ਵਡਾਇਆ ਪਾਰ ਤੇਰਾ ਮਰਤਬਾ ਰੰਗ ਪ੍ਰੰਗ ਅਨੇਕ ਨਾ ਜਾਪਨ ਕਰਤਬਾ ਜੀਆਂ ਅੰਦਰ ਜੀਓ ਸਭ ਕੀ ਜਾਣ ਲਾ ਸਭ ਕਿ ਤੇਰੇ ਵੱਲ ਤੇਰਾ ਘਰ ਭਲਾ ਤੇਰੇ ਘਰ ਆਨੰਦ ਵਧਾਈ ਦੁੱਧ ਘਰ ਮਾਣ ਮਤਾ ਤੇਜ ਆਪਣਾ ਆਵਜਰ ਸਰਬ ਕਲਾ ਭਰਪੂਰ ਸਜਤ ਕਥਾ ਨਾਨਕ ਦਸਨ ਦਾਸ ਤੁਦੇ ਅੱਗੇ ਬਿਨਵਤਾ ਸਲੋਕ ਪਵਨ ਗੁਰੂ ਪਾਣੀ ਪਿਤਾ ਮਾਤਾ ਧਰਤ ਮਹਤ ਦਿਵਸ ਰਾਤ ਦੁਏ ਦਾਈ ਦਾਇਆ ਖਿਲੈ ਸਗਲ ਜਗਤ ਚੰਗਿਆਈਆਂ ਬੁਰਿਆਈਆਂ ਵਾਚੈ ਧਰਮ ਹਦੂਰ ਕਰਨੀ ਅਪ ਆਪਣੀ ਕਿ ਨੇੜੈ ਕਿ ਦੂਰ ਜਿਨੀ ਨਾਮ ਤੇ ਆਇਆ ਗਏ ਮਸ਼ਕਤ ਕਾਲ ਨਾਨਕ ਤੇ ਮੁਖ ਉਜਲੇ ਖੇਤੀ ਛੁੱਟੀ ਨਾਲ ਜਿਨੀ ਨਾਮ ਤੇ ਆਇਆ ਗਏ ਮਸ਼ਕਤ ਕਾਲ ਨਾਨਕ ਤੇ ਮੁਖ ਉਜਲੇ ਖੇਤੀ ਛੁੱਟੀ ਨਾਲ ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ।